डिलर्स एसोसिएसन चितवनले सुनाएको छ। आज आउने पेट्रोल जिल्लाका 65 वटा पम्पमा मागको अवस्था हेरेर वितरण गरिने एसोसिएसनका अध्यक्ष काशी पाठकले जानकारी दिनुभयो। जिल्लामा रहेका 65 मध्ये 40% पम्पले मात्र विशुद्ध पेट्रोलियम मात्रै बेच्ने गरेको उहाँले बताउनुभयो। जिल्लामा हाल दैनिक 40,000 लिटर पेट्रोलको माग रहेको छ। अत्यावश्यक बाहेक अभावको यो समयमा पेट्रोल पम्पहरूले ग्यालिनमा 5-10 लिटरसम्म मात्रै पेट्रोल दिइरहेको पाठकले दावी गर्नुभयो। कालोबजारी कम गर्ने उद्देश्यले यो नीति अवलम्बन गरिएको बताइएको छ। तर सर्वसाधारणहरूले भने पम्पहरूकै सहयोगमा कालोबजारी बढिरहेको दावी गरेका छन्। जिल्लाका विभिन्न ठाउँमा 170 रुपियाँसम्म प्रति लिटर पेट्रोल कालोबजारीमा बिक्री भइरहेको छ। यसलाई रोक्ने स्थानीय प्रशासनले कुनै पहल नगरेको भन्दै उपभोक्ताहरूले आक्रोश व्यक्त गरेका छन्। जिल्लामा पेट्रोलको अभाव रहे पनि डिजलको भने अभाव नरहेको एसोसिएसनका अध्यक्ष पाठकको भनाइ छ। जिल्लामा दैनिक करिब 1,00,000 लिटर डिजलको माग छ। चितवनको भरतपुर नगरपालिका र पश्चिम चितवनका दुई गाविस औलोको उच्च जोखिममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। विश्व औलो दिवसको अवसरमा भरतपुरमा आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा जनस्वास्थ्य प्रमुख केर सिंह गोधाले भरतपुर नगरपालिका सहित पश्चिम चितवनका मेकौली गाविस र गुन्सानगर गाविस औलोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो। यस्तै चितवनका अन्य 20 वटा गाविस औलोको जोखिममा रहेको बताइएको छ। नेपालमा 15 जिल्ला औलोको अति जोखिमको अवस्थामा रहेका छन्। विशेष गरी दूषित खालको लामखुट्टीले टोक्दा औलो लाग्ने हुनाले यस रोगबाट बस्न घर वरपर सफासँग राख्ने र लामखुट्टीबाट बस्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल राम केसीले बताउनुभयो। सो अवसरमा जनस्वास्थ्य कार्यालयले चितवनमा गएको वर्ष 40 जनामा औलो रोग देखिएको तथ्याङ्क सार्वजनिक गरेको थियो। 6,394 जनामा औलो परीक्षण गरिएकोमा 40 जनामा औलो देखिएको हो। तीमध्ये 10 जनामा खालको औलो रोग लागेको कार्यक्रममा जानकारी गराइएको थियो। कार्यक्रम अघि औलोलाई भविष्यमा लगानी गरौँ, औलोलाई हराऊ भन्ने मूल नारायका साथ विरोध र्याली निकालिएको थियो। जनस्वास्थ्य कार्यालयबाट निकालिएको र्याली पुलचोकमा गई सम्पन्न भएको थियो। नेपाललाई सन् 2026 सम्ममा औलो मुक्त बनाउने लक्ष्य लिइएको छ। यो रोग आँखाले नदेख्ने सूक्ष्म परजीवीको कारणले लाग्ने गर्दछ। जाडो हुने कम्पन भएर ज्वरो आउनु र केही समयपछि पसिना आएर ज्वरो घट्नु थाकेको महसुस हुन औलोका लक्षण हुन कार्यालयले औलो रोग रोकथामका लागि चितवनको विभिन्न गाविसहरूमा सुपानेट झोल वितरण समेत गरेको छ। माडी गर्दी आठका 28 वर्षीय जितेन्द्र चौधरीलाई माडी प्रहरीले कोटपिट गरी गम्भीर घाइते बनाएको भन्दै पीडित पक्षले प्रहरीलाई कारवाहीको माग गरेका छन्। आज रिपोर्टर्स क्लब नेपाल क्षेत्रीयकाले भरतपुरमा पत्रकार सम्मेलन गरी पीडित पक्षले अधिसम्मको कारवाहीको माग गरेका हुन्। छोराको अवस्था गम्भीर रहेको भन्दै उनका बुबा प्युरा चौधरीले तत्काल घटनामा संलग्न रहेका प्रहरीलाई कारवाहीको माग गर्नुभयो। उहाँले बिना कारण आफ्ना छोरालाई मरणासन्न अवस्थामा कुटपिट गरेको बताउनुभयो। घटनाका प्रत्यक्षदर्शी प्रकाश राईले बरुवा चौकीका असही बहादुर प्रसाद यादव र हलदारले चौधरीलाई कुटपिट गरेको बताउनुभयो। उहाँले चौधरीको टाउको भित्तामा ठुकिएको अवस्था गम्भीर भएको बताउनुभयो। चौधरीले चलाएको मोटरसाइकल राईले सोही मोटरसाइकल लिएर सिक्न जाँदा सडकमै लडेपछि प्रहरीले लिएको थियो। दराईलाई छुट्टाउन चौधरी प्रहरी चौकी पुगेपछि उनलाई प्रहरीले दुर्व्यवहार गरेको मोटरसाइकल धनी कृष्ण पाठकले बताउनुभयो। मैले गिट्टी बालुवाको टिप तथ्याङ्क सङ्कलनको लागि मोटरसाइकल दिएको थिएँ। उहाँले भन्नुभयो पछि चौधरीबाट दराईले मोटरसाइकल चलाएपछि प्रहरीले समातेको थियो। उहाँले चौधरीलाई बिना कारण कुटपिट गरेको बताउनुभयो। चौधरी हाल गर्दिया आधा भङ्गेरीमा बन्दै गरेको पुल निर्माण उपसमितिका संयोजक हुनुहुन्छ। सोही कामका लागि चौधरीले पाठकको मोटरसाइकल चलाउँदै आउनु भएको थियो। घटना भएको अर्को दिन वैशाख 8 गते माडीमै सामान्य उपचार गरे पनि अवस्था गम्भीर भएपछि अर्को दिन मात्र भरतपुर ल्याइएको पीडित पक्षीले बताएका छन्। प्रहरीको कुटाईबाट गम्भीर घाइते भएका चौधरीको अहिले जटिल अवस्थामा कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। उहाँको टाउको शल्यक्रिया समेत गरिसकेको आफन्तले जनाएका छन्। यसैबीच घटना लखत्ते जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी कार्यालय बरुवामा कार्यरत सहायक निरीक्षक यादव र हवलदार राजकुमार भुजेललाई जिल्ला झिकाइसकेको छ। उनीहरूमाथि अनुसन्धान गर्न 3 सदस्यीय समिति पनि बनाइसकेको प्रहरी नायब उपरीक्षक डिएसपी सञ्जय राउतले जानकारी दिनुभयो। उहाँले 3 दिनभित्र समितिले माडी पुगेर सत्य पत्ता लगाउने बताउनुभयो। समितिमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक विनोद सुनार, इलाका प्रहरी कार्यालय माडीका निरीक्षक दिनेश भण्डारी र जिल्ला प्रहरीबाटै खटिने अर्का एक प्रहरी रहेका छन्। राहतले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको र दुर्घटना गराएकाले प्रकाशलाई नियन्त्रणमा लिएको र उनलाई छुट्याउन भन्दै अनावश्यक दबाव दिन मादक पदार्थ सेवन गरेकी अवस्थामा आएकाले जितेन्द्रलाई पनि नियन्त्रणमा लिएको बताउनुभयो। उहाँले पहिलो प्राथमिकता घाइतेको ज्यान जोगाउनु भएकाले मेडिकल कलेजमा प्रहरी निगरानीमै उपचार गराइरहेको बताउनुभयो। सँगै अनुसन्धानको पाटो पनि अघि बढाएको उहाँले जानकारी दिनुभयो। एड्स नेपाल रत्नगर नगरपालिका र रेडियो अर्पणको संयुक्त आयोजनामा महिलाहरूको प्रजनन स्वास्थ्य सम्बन्धी साप्ताहिक निशुल्क स्वास्थ्य शिविर चैत्र 28 गतेदेखि सुरु भएको छ। स्वास्थ्य शिविर आउँदो जेठ मसान्तसम्म हरेक महिनाको शुक्रबार सञ्चालन हुनेछ। शिविरको तेस्रो दिन आज 50 जनाले स्वास्थ्य परीक्षण गरेको एड्स नेपाल संस्थाकी अध्यक्ष सुबा तामाङले जानकारी दिनुभयो। कलेज अफ मेडिकल साइन्सेस भरतपुरको प्राविधिक सहयोगमा सुरु भएको शिविर अश्विनी केयर पोलिक्लिनिकमा चालन भएको हो। चितवनमा 4 दिन यता गर्मी भत्ते बढेको छ। आज चितवनको तापक्रम यस वर्षकै उच्च मापन गरिएको छ। भरतपुर विमानस्थलले दिएको जानकारी अनुसार 2071 साल सुरु भएपछि चितवनमा पहिलो पटक 38.5 डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो। तापक्रम बढेसँगै गर्मीले चितवनको जनजीवन समेत प्रभावित भएको छ। गर्मीका कारण मानिसको चहलपहल घटेको छ। अबको 10 दिनसम्म तापक्रम केही बढ्ने मौसमविदले जानकारी दिएका छन्। 10 दिनपछि मौसम बदली भई केही चिसो बन्ने जनाएको छ। गर्मी बढेसँगै पानी अत्याधिक मात्रामा पिउन बाहिर घाममा निस्किँदा छाता ओढ्न भरतपुर अस्पतालका डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभएको छ। यससँगै चिसो पेय पदार्थ आइसक्रिमको व्यापार पनि बढेको छ। चितवनमा बढ्दै गएको रगतको अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व वहन गरी इलेक्ट्रोनिक्स व्यवसाय सङ्घ चितवनको आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा 13 जना महिलासहित 108 जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक दिलीप अधिकारीले जानकारी दिनुभयो। चितवनमा रगतको अभाव हुन नदिने उद्देश्यका साथ नयाँ वर्ष 2071 को अवसर पारी सो रक्तदान कार्यक्रम इलेक्ट्रोनिक्स व्यवसायको नियमित कार्यक्रम भएको सङ्घका अध्यक्ष अर्जुन पोरीले बताउनुभयो। कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष कल्याण जोशी प्रमुख अतिथि रहनु भएको थियो। सङ्घका अध्यक्ष अर्चना पोरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उवासङ्घ चितवनका सदस्य राजेन्द्र ओली, सङ्घका निवर्तमान अध्यक्ष विष्णु प्रसाद कणेल, होटल व्यवसाय सङ्घका अध्यक्ष इमान्दु बराल, सङ्घका संस्थापक अध्यक्ष कुलराज श्रेष्ठ, पूर्व अध्यक्षहरू किशोरोपिया फडी मणिभद्र कडेल, राकेश श्रेष्ठ र सङ्घका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले रक्तदानको महत्त्वबारे बोल्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी उपशाखा जुटपानीको भवन निर्माण कार्य पूरा भएको छ। कुल 13 लाखको लागतमा भवन निर्माण सम्पन्न भएको उपशाखाका सभापति गणेश शर्मा पौडेलले जानकारी दिनुभयो। 150 जना आँट्ने क्षमता भएको सभाहल समेत रहेको सो भवन विक्रमसम्म 2068 सालदेखि भवन निर्माणको काम सुरु भएको थियो। जिल्ला विकास समिति चितवनको अनुदान उदयपुर, थाकखोला, भीमोली, पदमपुर, चतुर्मुखी सामुदायिक वन, फेस्ट्रे नेपाल र व्यक्तिहरूको सहयोगमा भवन निर्माण गरिएको पौडेलले बताउनुभयो। सो उपशाखा 2070 सालमा सञ्चालित गतिविधिहरूको मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्न समेत सफल भएको थियो। जुवानी शिव विकास केन्द्र बच्चौली आठ जुवानीको आयोजनामा नारी चेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सह आयोजनामा तथा साना तथा घरेलु उद्योग जुवानी सामुदायिक पुस्तकालय र नेपाल परिवार होल्यान्डको प्राविधिक तथा आर्थिक सहयोगमा दृष्टिबिन्दका लागि 10 दिने मैनबत्ती धूप तालिम सुरु भएको छ। 21 गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा 6 जना महिलासहित 10 जनाको सहभागिता रहेको छ। केन्द्रका अध्यक्ष केशवराज आचार्यको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल परिवार होल्यान्ड सहयोग जानलाल हुनुहुन्थ्यो।